नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.mp संसारभरै के साथ सुनिरहनु भएको बिहान 11 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब खबर विस्तारमा। पूर्व राशा ज्ञानेन्द्र शाह अहिले केही बेरमा चितवन आउनुहुनेछ र पूर्व राशा ज्ञानेन्द्र शाह रानी कोमलका साथ केही बेरमा रत्नगरमा आउनुहुनेछ। पूर्व राशा रानीको स्वागतका लागि पूर्वी चितवनको रत्नगरमा राष्ट्रवादी समूहले भव्य तयारी गरेको छ। उहाँलाई रत्नगरको सोहराचोकमा पूर्वी चितवन राष्ट्रवादी समूहले भव्य रूपमा स्वागत गर्ने तयारी गरेको समूहका जिल्ला सहसंयोजक माधव बच्चाईले जानकारी दिनुभयो। पूर्व राशाको स्वागतका लागि पूर्व पश्चिम राजमार्ग अन्तर्गत रत्नगर क्षेत्रमा 2 स्वागत गेट पनि निर्माण गरिएको छ रत्नगरको र यति बेला केही बेरमा पूर्व राशा रानी रत्नगरमा आउनुहुनेछ। यसै सम्बन्धी थप जानकारी दिनको लागि हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ ध्रुवराज खनाल। ध्रुवजी, सुजिताजी, यहाँले भन्नुभयो जस्तै अब केही बेरमा नै पूर्व राजा रानीको यो रत्नगरमा प्रवेश हुँदैछ। त्यति उहाँ चितवन भने प्रवेश गरिसक्नु भएको छ। अहिले पर्सा शैलनीको पर्सामा आइपुग्नु भएका हामीले जानकारी पाएका छौँ र उहाँको स्वागतको लागि अहिले रत्नगरको सौराजमा बाजागाजा तपाईँले पनि यो ब्याकग्राउन्डमा सुनिरहनु भएको छ। उहाँको स्वागतको लागि बाजागाजाका साथ यहाँ निकै तामझाम गरिएको छ र स्वागतको लागि बाजागाजा बजाइएको छ र हामीले यहाँ देख्न सक्छौँ नाचगान पनि भइराखेको छ। तपाईँले पञ्चबाजा यहाँ सुन्न सक्नुहुन्छ। पूर्व राजाको स्वागतको लागि यहाँ पञ्चे बाजा सहितका झाँकीहरू, विभिन्न जातिका झाँकीहरू पनि हामीले यो सौराचोकमा देखेका छौँ। सौराचोकबाट लाइन लगाएर यहाँ पूर्व राजा रानीको स्वागतको लागि चाहिँ विभिन्न राष्ट्रवादी राजावादीहरू यहाँ हामीले देख्न सक्छौँ। थारू संस्कृति झल्कने झाँकी पनि राजा पूर्व राजा ज्ञानेन्द्रको स्वागतको लागि हामीले यहाँ देख्न सक्छौँ। यसलाई जानकारी गरौँ, अब केही क्षणमा नै पूर्व राजा रानीको रत्नगरमा प्रवेश हुँदैछ र हामीले हिजोदेखि नै समाचार सम्प्रेषण पनि गरेका थियौँ कि पूर्व राजा ज्ञानेन्द्र आफ्नो धार्मिक विशुद्ध धार्मिक कार्यको लागि चितवन जिल्लामा आउँदै हुनुहुन्छ र उहाँले आज यो स्वागत पश्चात रत्नगरको सौराचोकमा स्वागत पश्चात रत्नगर को निपनीमा रहेको हरिहर मन्दिरमा उहाँले पूजा अर्चना गर्नुहुनेछ। यो सौराचोकमा स्वागत भए पश्चात र हरिहर मन्दिरमा पूजा अर्चनापछि पूर्व राजा पूर्व रानी पदमपुर स्थित बौद्ध गुम्बामा जानुहुनेछ र त्यहाँ पनि पूजा अर्चना गरेपछि जुटपानीमा उहाँको प्रवेश रहनेछ र जुटपानीमा उहाँले जनतासँग साक्षात्कार गर्ने कार्यक्रम पनि रहेको छ, भेटघाट गर्ने कार्यक्रम रहेको छ। हामीले सुनेका छौँ विशुद्ध धार्मिक उद्देश्यको रूपमा उहाँ चितवन आउनुभएको हो। यद्यपि जनतासँग सम्पर्क जनसम्पर्क बढाउनको लागि पनि उहाँको यो चितवन भ्रमण र देशका विभिन्न जिल्लामा भ्रमण रहेको हामीले जानकारी पाएका छौँ र पूर्व राजा पूर्व रानीको सुरक्षाको लागि पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा पनि हामीले यहाँ बाक्लो मात्रामा देख्न सक्छौँ। बिहानदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीले यस क्षेत्रमा सुरक्षा प्रदान गरिराखेको छ। यति बेला सौराहा चोक रत्नगर एक सौराहा चोकमा जुन गैँडाको शालिक रहेको छ, मूर्ति रहेको छ, त्यो मूर्ति अगाडि पूर्व राजा पूर्व रानीको स्वागतको लागि यहाँ हामीले देखेका छौँ हातमा फुलमाला लिएर यहाँ कार्यकर्ताहरू बसिराखेको हामीले देखेका छौँ। त्यसै गरी एउटा हात्तीलाई सजाएर पनि ल्याइएको छ। त्यसै गरी पञ्चे बाजा पनि हामीले यो स्वागत कार्यक्रममा हामीले देख्न सक्छौँ र तपाईँले पनि सुनिरहनु भएको छ। पूर्व राजा पूर्व रानीको स्वागतको लागि यहाँ निकै तामझामका साथ कार्यक्रम अगाडि बढाइँदैछ र पूर्व राजा 2 दिन चितवन बसाइमा रहनुहुनेछ र भोलि नारायणी कला मन्दिरमा आयोजना हुने पृथ्वीनारायण शाह स्मृति प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रममा सहभागिता जनाउने, त्यसै गरी नानगढमा रहेको पशुपतिनाथ गौरेश्वर मन्दिरमा पनि उहाँको पूजा अर्चना रहनेछ। त्यसपछि उहाँको पुलचोकसम्म पैदल यात्रा रहने हामीले जानकारी पाएका छौँ र यो भोलिको कार्यक्रमको जानकारी मैले यहाँलाई गराएँ र अब केही बेरमा नै उहाँको स्वागत हुँदैछ र रत्नगर प्रवेश गरिदिनुहुन्छ। यो जानकारी मैले तपाईँलाई गराउन चाहन्छु। यद्यपि चितवन भने उहाँ प्रवेश गरिसक्नु भएको छ, अब केही बेरमा नै रत्नगरको यो सौरा चोकमा उहाँको उपस्थिति रहनेछ र यहाँ उपस्थिति भइसके पश्चात उहाँको भव्य स्वागत गरेर रत्नगर निपन स्थित हरिहर मन्दिरमा उहाँले पहिलो जिल्लाको पहिलो पटक पूजा अर्चना गर्नुहुने हामीले जानकारी पाएका छौँ। सुजिताजी हजुर, जानकारीको लागि धन्यवाद। धन्यवाद हजुर। उहाँ हुनुहुन्थ्यो हाम्रा सहकर्मी ध्रुवराज खनाल, पूर्व राजा ज्ञानेन्द्र शाह, रानी कोमल कासाद चितवन जिल्ला प्रवेश गरिसक्नु भएको छ र अब केही बेरमा रत्ननगरमा आइपुग्ने जानकारी गराउँदै हुनुहुन्थ्यो। अब अन्य खबर, संविधान सभाका 5 समिति मध्ये संवैधानिक राजनैतिक संवाद तथा सहमति समितिको सभापति चयनमा आज चुनाव हुने भएको छ। बेलुकी 5 बजे समितिको सभाकक्षमा नै चुनाव हुने संविधान सभा सचिवालयका प्रवक्ता मुकुन्द शर्माले बताउनुभयो। समितिको सभापतिका लागि नेपाली कंग्रेस, नेकपा एमाले र अरू केही साना दलको समर्थनमा एकीकृत माओवादीका नेता डाक्टर बाबुराम भट्टराईको उम्मेदवारी परेको छ। खुम्बुवान राष्ट्रिय मोर्चाका रामकुमार राईले पनि उम्मेदवारी दर्ता गराएकोले चुनाव हुन लागेको हो। तर बेलुकीसम्म समितिमा सर्वसम्मति गराएर सकारात्मक सन्देश दिन राईलाई चुनावमा साना नदिने गरी छलफल भइरहेको नेताहरूले बताएका छन्। संविधान सभाका अरू 4 समितिका सभापति भने निर्विरोध निर्वाचित भएका छन्। संविधान मसौदा समितिमा नेपाली कंग्रेसका कृष्ण प्रसाद सिटौला, संविधान अभिलेख अध्ययन तथा निकुल समितिमा नेकपा एमालेका विष्णु पौडेल, क्षमता व्यवृत्ति तथा स्रोत व्यवस्थापन समितिको सभापतिमा मधेसी जनअधिकार फोरम नेपालकी लक्ष्मी चौधरी तथा नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिको सभापतिमा नेकपा संयुक्तकी प्रमिला राणा सभापति निर्वाचित हुनुभएको छ। एकीकृत नेकपा माओवादीका नेता डाक्टर बाबुराम भट्टराईले संवैधानिक राजनैतिक संवाद तथा सहमति समितिको सभापतिको निर्वाचनलाई निर्वाचनमा आफूलाई सहयोग गर्न सबै राजनैतिक दलहरू सभासदहरूलाई आग्रह गर्नुभएको छ। निर्वाचित भएमा संविधानका अहिलेसम्म असहमति रहेका सबै विषयहरूमा सबै दलहरू सभासदहरूबीच सहमति कायम गरेर आउँदो माघ 8 गते संविधान जारी गर्ने भट्टराईले प्रतिबद्धता जनाउनु भएको छ। मन्त्री परिषद बैठक आज बस्ने भएको छ। दिउँसो 1 बजे बस्ने बैठकले चालु अधिवेशनलाई अन्त्य गर्ने वा संसद बैठक केही दिन स्थगित गर्ने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ। चालु अधिवेशनलाई अन्त्य गरी केही दिनपछि वर्षीय अधिवेशन आह्वान गर्ने सरकारको तयारी छ। वर्षीय अधिवेशनलाई बजेट अधिवेशन पनि भनिन्छ। बजेट अधिवेशनले प्री बजेट छलफल पनि हुने प्रावधान रहेको छ। संसद सचिवालयमा सरकारका तर्फबाट कुनै विधेयक दर्ता नभएपछि अधिवेशन अन्त्यको तयारी भएको स्रोतको भनाइ छ। आतंककारी गतिविधिमा सहभागी हुनबाट रोक्न ब्रिटेन प्रहरीले त्यहाँका मुस्लिम महिलालाई केन्द्रित गर्दै एक अभियान चलाएको छ। प्रहरीले ब्रिटेनका मुस्लिम महिलालाई आफ्ना नातिदारहरूलाई सिरियामा जारी द्वन्द्वमा सहभागी हुनबाट रोक्न आग्रह गरेको छ। ब्रिटेन प्रहरीको आतंककारी विरोधी शाखाका अधिकारीका अनुसार यस अभियानले आतंककारी गतिविधिमा सहभागी हुन साने आफ्ना नातिदारलाई महिलाहरूले रोक्न सक्ने विश्वास लिएको छ। सिरियामा राष्ट्रपति बसर अल असादको सरकार विरुद्ध भइरहेको गृह युद्धमा सामेल भएका ब्रिटेन मुस्लिम पुरुषहरू ठूलो संख्यामा मारिएका छन्। यसलाई मध्यनजर गर्दै महिलाहरूलाई यस अभियानमा सहभागी गराउन लागि प्रहरीको भनाइ छ। र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज 2 खेल हुँदैछन्। अपराह सभा 4 बजेपछि हुने पहिलो खेलमा सनराइजर्स हैदराबाद र दिल्ली डेयर डेभिल्स बीच प्रतिस्पर्धा हुनेछ। जारी प्रतियोगितामा 2 खेल खेलेको हैदराबादले दुवैमा हार बेहोर्दै अङ्क तालिकाको पुच्छारमा छ भने हैदराबादभन्दा 1 खेल बढेको खेलेको दिल्लीले 1 जित र 2 खेलमा पराजित हुँदै 2 अङ्कका साथ 6 स्थानमा छ। दुवै टोलीले आजको खेल जित्दै अङ्क तालिकामा 1 स्थान माथि उक्लनेछ। यस्तै आज बेलुका 8 बजे हुने दोस्रो खेलमा चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स भिड्नेछन्। प्रतियोगिताको पहिलो खेलमा हार बिहोरेको चेन्नई त्यसपछि विजयी यात्रा जारी राख्ने कोसिसमा छ भने मुम्बई पहिलो जितको खोजीमा हुनेछ। 3 खेल खेलेको चेन्नई तालिकाको दोस्रो स्थानमा तथा चेन्नईभन्दा 1 खेल कम खेलेको मुम्बई अङ्कबिन तालिकाको 7 स्थानमा छ। हवस् त बिहान 11 बजेको अर्पण खबर सकियो। सुजिता हमाल बिदा हुए, नमस्कार। Yes, अर्पण।